नमस्कार साथै प्रभातकाले न्यानो अभिवादन। कार्यक्रम हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँ हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात सुन्दै आइराख्नु भएको छ। कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जको आकाशीय ध्वनि तरङ्गबाट त सुनिराख्नु भएको छ नै, इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि सुन्दै हुनुहुन्छ। तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रममा हाम्रो देश हाम्रो गौरव यस श्रृङ्खलामा रहेर कार्यक्रमको श्रृङ्खलामा रहेर हामी सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ। आजको श्रृङ्खलामा पनि यिनै र यस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौँ। साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषि मुनिहरूको तपोभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण यो देश यो राष्ट्र सदा सदाको लागि गौरव अनि प्रतिष्ठाको विषय हो। कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामी यिनै र यस्तै विषयवस्तुमाथि आवाज दिँदै आइरहेका छौँ। कहिले हाम्रा संस्कृतिका कुरा गर्छौँ, कहिले हाम्रा गौरवका विषयवस्तुहरू उठाउँछौँ, त कहिले समसामयिक विषयवस्तुहरू उठाएर प्रशासनलाई दबाब दिने काम गरिरहेका छौँ। हामीले सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू उठान गर्दै आइरहेका छौँ, त कहिले हाम्रा वन जङ्गलका कुरा उठाउँछौँ, त कहिले हाम्रा सिमाना मिचिएका कुरा उठाउँछौँ, त कहिले हाम्रै परम्परा हाम्रै संस्कृति हाम्रै पुर्खाले गर्दै आएका चालचलनका विषयलाई उठान गरिरहेका हुन्छौँ। आजको श्रृङ्खलामा हरियो वन नेपालको धन नारामा सीमित हुँदै भन्ने प्रसङ्गलाई उठान गर्न खोजिरहेका छौँ। कार्यक्रमको सुरुवात गरौँ एउटा स्वदेश गानबाट। हरियो वन नेपालको धन भन्ने उक्ति आम नेपालीका मुखबाट सुनिन्थ्यो। घना जङ्गलले ढाकिएको पूर्वदेखि पश्चिमसम्म फैलिएको चारकोसे झाडी, विभिन्न वन्यजन्तु, पशु पक्षी, चराचुरुङ्गीको सुरक्षित बासस्थानका साथै अमूल्य काठको भण्डार थियो नेपाल। पहाडी क्षेत्रमा रानी वन सरकारी वनका रूपमा मुख्य थरी राई सुब्बाका रेखदेख र नियन्त्रणमा थिए। वन ऐन 2013 लागू गरी निजी रूपमा प्रयोग भएका, वन राष्ट्रियकरण भए पनि सरकारले सबै जिल्लामा वन कार्यालय स्थापना गर्न सकेको थिएन। राजनीतिक परिवर्तनसँगै तराई, पहाड, भित्री मधेसका घना वन जङ्गल क्षेत्रभित्रका बहुमूल्य रुखहरू चोरी कटानी गर्दै बिक्री गर्ने गरेका कारण दिनानुदिन वन जङ्गल नोक्सान हुँदै गयो। वन तस्करहरूसँग हातहतियार हुने वन संरक्षणमा खटिएका निजामती कर्मचारीले हतियार बोक्न राख्न नपाउने हुँदा कर्मचारीको जीव ज्यानको असुरक्षा भएको निष्कर्षका साथ वन जङ्गल फडानी भइरहेको छ। तर अहिले सशस्त्र र सशक्त रूपको शक्ति आवश्यक देखेर सरकारले सशस्त्र वन रक्षकको व्यवस्था गरेर वन जङ्गल जोगाउन सक्दो प्रयत्न गरेको छ। छरिएर रहेका सबै वन जङ्गल क्षेत्रमा दृष्टि पुर्याउन नसकेका कारण सरकारी सोच अनुरूप वन जङ्गलको सुरक्षा, संरक्षण र विस्तार हुन सकिरहेको छैन। राजाको हुकुम प्राङ्गीबाट आफ्ना निकटका व्यक्तिहरूलाई वन जङ्गल बक्सिस दिने क्रमसँगै घना जङ्गल फडानी गर्ने काम सुरु भएको देखिन्छ। तत्कालीन सरकारहरूबाट राजनीति पीडित सुकुम्बासी लगायतका व्यक्तिलाई बसोबास गराउन तथा विभिन्न वन्यजन्तु आरक्षण निकुञ्जभित्र जग्गा परेकाहरूलाई सट्टा भर्ना दिने भनी पुनर्वास आयोजना र बसोबास कार्यालय मार्फत तराई तथा भित्री मधेसका वन जङ्गलहरूका रुख कटानी गर्दै जग्गा वितरण गरी बस्ती बसाउनेहरू काम पनि यहाँ भइरहेका छन्। वन जङ्गल क्षेत्र व्यवस्थित र सुदृढ गर्ने, रुख कटानी गर्दै जग्गा वितरण गर्ने हो भने के हरियो वन नेपालको धन हुन सक्छ? र वन जङ्गल क्षेत्रलाई सधैँ व्यवस्थित राख्नुपर्छ र उच्चस्तरीय वन सुदृढीकरण आयोगहरू गठन गर्नुपर्छ। ती आयोगहरूबाट वन जङ्गलको संरक्षण र सुदृढीकरण हुनुको साटो बाँकी भएका तराई र भित्री मधेसका घना जङ्गल फडानी गरेर राजनीतिक व्यक्ति, पार्टी कार्यकर्ता र केही सुकुम्बासीलाई जग्गा वितरणे गर्ने काम यहाँ भइरहेको छ। त्यस्तो काम तुरुन्तै रोक्न आवश्यक छ। त्यस्ता कार्यबाट तराई र भित्री मधेसमा झन तीव्र रूपमा वन जङ्गल फडानी र अतिक्रमण बढेको देखियो। नेपालमा 2017 सालको राजनैतिक परिवर्तनपछि तथा जनमत सङ्ग्रहताका 2036 सालमा वन जङ्गल फडानी र अतिक्रमण गर्ने काम प्रतिस्पर्धाका रूपमा तीव्रताका साथ भएको थियो। वन कार्यालयबाट वन जङ्गलको बढोत्तरी गर्न एलानी, पर्ती तथा सरकारी जग्गामा वर्षै पिच्छे वृक्षारोपण गरिन्थ्यो। छरिएर रहेका वन जङ्गल तथा वृक्षारोपण गरिएका क्षेत्रमा बिरुवाको निगरानी गर्न वन कर्मचारीहरूको पहुँच, दृष्टि पुग्न नसक्नु तथा कतिपय स्थानमा कागजमा मात्र वृक्षारोपण भएका विवरण देखाइ सरकारी बजेट खर्च गर्नु तथा व्यक्तिहरूले चासो नराखेका कारण रोपिएका बिरुवाको संरक्षण हुन सकिरहेको छैन। स्थानीय व्यक्तिहरूबाट वन जङ्गलको झगडा हुन नसकेर हो वा सरकारका तर्फबाट मात्र गर्नुपर्दछ भन्ने सोचबाट हो वन जङ्गल नोक्सान गर्नु उनीहरू सक्रिय भएको देखिरहेको छ। सरकारले वृक्षारोपण कार्यमा लगानी गरेको करोडौँको धनराशि बालुवामा हालेको पानी सरह प्रतिफल शून्य बराबर हुन गइरहेको छ। अमूल्य जडीबुटी, काठ, दाउरा, घाँसपात, पशु चरण तथा वातावरण संरक्षण पानीको स्रोत हो भन्ने सबैमा ज्ञात भए पनि स्थानीय व्यक्तिहरूले संरक्षण गर्न त्यति चासो दिइरहेका छैनन्। वन जङ्गल नै हाम्रो जीवन बचाउने अक्सिजन उत्पादनको आधार र पानीका मुहान, वातावरण संरक्षण गर्ने साधन हो भनी बुझाउन नसकिएको कारण दिनानुदिन वन जङ्गल नोक्सान हुँदै आएको छ। फडानी गर्ने विकृति रोकी वन जङ्गलको सुरक्षा, संरक्षण विस्तारका साथै अध्ययन अनुसन्धान गर्न विभिन्न दातृ राष्ट्रहरूबाट विशेषज्ञ सहितको आर्थिक सहयोग प्राप्त भइरहेको छ। तर त्यो बालुवामा पानी हाले सरह भइरहेको छ। जनचाहना, वन अनुसन्धानकर्ता, वन विज्ञ र स्थानीय स्तरमा कार्यरत वन प्राविधिकहरूको अनुभव सुझाव समेतका आधारमा अब देशमा परम्परागत रूपमा वन जङ्गलको विकास, सुरक्षा, संरक्षण र विस्तार गर्न सकिँदैन र स्थानीय जनसमूहको सहयोग बिना सफलता हासिल हुन सक्दैन भन्ने बुझी सामुदायिक वनको अवधारणा आएको हो। त्यस अवधारणा अनुसार स्थानीय उपभोक्ताको समूहमा वन जङ्गल क्षेत्र हस्तान्तरण गर्ने काम भइरहेको छ। नेपालको कुल क्षेत्रफल मध्ये 39.6% वन जङ्गल क्षेत्र रहेको अनुमान छ। त्यसमध्ये 25% जङ्गल क्षेत्र विभिन्न 14,439 वन समूहले संरक्षणसँगै उपयोग गरिरहेका छन्। विभिन्न प्राप्त तथ्याङ्कबाट हालसम्म नेपालको जनसङ्ख्या मध्ये लगभग 35% सामुदायिक वन जङ्गलको संरक्षण, सुरक्षा र विस्तार हुन गई घाँस दाउरा काठको सुलभ प्राप्ति र ग्रामीण भेगका बासिन्दाको आयु बढेको छ। दुर्लभ वन्यजन्तु चराचुरुङ्गी बढेका छन्। वन जङ्गल हाम्रो हो भन्ने भावनाका कारण जथाभावी वन जङ्गल हानि नोक्सानी हुनबाट जोगिएको छ। कसैले हानि नोक्सानी गरेमा जरिवाना समेत गर्ने गरेका छन्। तापनि सामुदायिक र सरकारी वन जङ्गल सबै स्थानमा संरक्षित एवं सुरक्षित छन् भन्न सकिँदैन। कतिपय स्थानमा समूहका व्यक्ति तथा सरकारी पदाधिकारीबाट तस्करहरूसँगको मिलेमतमा रुख कटानी भइरहेको देखिन्छ। वन जङ्गल वातावरण संरक्षणका लागि नभई नहुने प्राकृतिक स्रोत हो। आज वातावरणीय दुष्प्रभावका कारण विश्व चिन्तित छ। आजभन्दा 30-40 वर्ष पछाडि फर्केर हेर्ने हो भने हाम्रो देशकै सम्पत्तिका रूपमा चारैतिर हराभरा देखिने वन जङ्गल दिनानुदिन नोक्सान हुँदै जानुमा अस्थिर राजनीतिलाई लिन सकिन्छ। हाल आएर बर्दिया बाँकेको बगौडा क्षेत्र, पाँच थर, कैलाली, डडेलधुरा, सर्लाही, रौतहट, धनकुटा, इलाम लगायतका दर्जनौ जिल्लामा तीव्र रूपमा जङ्गलभित्र रुख कटानी भइरहेको सुनिन्छ। सुनिए अनुसार यो एक वर्षभित्र अर्बौँ रुपियाँका काठ बाहिरिएका छन्। देशमा वन जङ्गल संरक्षण र सुरक्षा गर्ने सशस्त्र वनरक्षक छन्। इलाका इलाकामा वनपाले वन अधिकृत छन्। ठाउँ ठाउँमा सशस्त्र प्रहरी र जनपद प्रहरी तथा क्वारेन्टाइन चेकपोस्ट छन्। तैपनि वन जङ्गल फडानी र निकासी रोकिएको छैन। यसमा को दोषी? राजनीतिक गर्ने नेता कि कर्मचारी? रुख कटानी गर्ने सहयोग गर्ने कर्मचारीलाई नाम मात्रको कारवाही गरिन्छ। यहाँ राजनीतिक दलका नेतासँग कति पहुँच छ त्यसका आधारमा कारवाही र उन्मुक्ति दिन्छ। कतिपय जिल्लामा रुख कटानी गर्दै डोजर लगाएर बाटो बनाउँदै काठ निकालिँदा समेत सम्बन्धित निकाय मौन हुनुमा पार्टीका नेता तथा वन कर्मचारीको तस्करसँगको मिलेमततर्फ सङ्केत गर्दछ। सामुदायिक वन स्थानीय जनसमूहमा दिने सरकारी नीतिको मूल्याङ्कन गर्दा यो अति सराहनीय, सफल र नमुनाको रूपमा लिनुपर्ने आयोजना हो भन्दा अत्युक्ति हुँदैन होला। समूहका जिम्मामा वन जङ्गल हस्तान्तरण भएपछि वन क्षेत्रको संरक्षण, सुरक्षा र विस्तार भएको देखिन्छ। सामुदायिक वन क्षेत्रभित्र जडीबुटी, अलैँची, अल्लो, कागज बनाउने अर्गेली, कदम, चिउरी जस्ता नगदे बाली लगाउन प्रोत्साहन गर्न सके अति प्रभावकारी हुनुका साथै श्रमजीवी वर्गको आय बढेर हरियो वन नेपालको धन भन्ने उक्ति पुनः जीवन्त हुने थियो। हाम्रो यहाँ अहिले पनि करिब 56 लाख हेक्टर वन छ, जसमध्ये 75%, 42 लाख हेक्टर अझै सरकार माताहतको राष्ट्रिय वन र 25%, 14 लाख हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको सामुदायिक वन छ। नेपालको कुल भूभागको 39.6% भूभाग वनले ढाकेको थियो। वन संरक्षणको 17,808 सामुदायिक वनले जिम्मेवारी पाएका छन्। हजारौँ सामुदायिक जब अझै हस्तान्तरणको प्रक्रियामा छन्, वनको सही संरक्षण र सदुपयोग हुन सके लाखौँ युवालाई रोजगारका लागि विदेशी सडकमा भौतारिनुपर्ने थिएन। तर विडम्बना, हिजोको हरियो वन नेपालको धन नारा अहिले नेपालको वन तस्करको धन साबित भएको छ। भ्रष्टाचार र वन पर्यायवाची बनेका छन्। अहिले यस्तो कुनै मन्त्री र कर्मचारी भेटिन गाह्रो छ जसलाई भ्रष्टाचारको दोष नलागेको होस्।

विश्रामपछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ। कार्यक्रममा हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान 8 बजेको शुभ बिहानी पश्चात आउने गर्दछौँ। कार्यक्रममा हाम्रो देश हाम्रो गौरवको यस श्रृङ्खलामा रहेर हामीले राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा हरियो वन नेपालको धन नारामा सीमित हुँदै भन्ने प्रसङ्गलाई उठान गरिरहेका छौँ। मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दा पारीबाट दाजु रिजनको साथ मिलिराखेको छ भने म छु कार्यक्रम प्रस्तुता सुशील पौडेल। विक्रम सम्बत 2013 सालमा नेपाल सरकारले वनलाई राष्ट्रियकरण गरेपछि सत्तामा बसेकाहरूको चलखेल सुरु भयो। सो पश्चात मुलुकमा पञ्चायत शासन आयो। पञ्चायतलाई टिकाउने प्रमुख आर्थिक स्रोत वनलाई बनाइयो। उसो त 2004 सालदेखि सुरु भएको राणा शासकको आर्थिक स्रोत पनि नेपाली वन नै थियो। इस्ट इन्डिया कम्पनीसँग तत्कालीन राणाहरूले नेपाली वनलाई लिलाम गरे। भारतको रेलको लिक बनाउने काममा नेपाली बहुमूल्य काट्ने उपयोग गरिए। वन फडानी गर्न सक्नेलाई सम्मान र पुरस्कार दिएर राणाहरूले नेपाली वन फडानी गर्न हौसाएका थिए। त्यसको निरन्तरता पञ्चायतकालीन शासकहरूले पनि गरे र अहिले पनि अघोषित रूपमा यो जारी छ। नेपालको वन व्यवस्थापनको उचित ऐन र नियमावली नभएको गुनासो वनसँग सरकार सरोकार राख्ने पदाधिकारी तथा विज्ञहरूको रहेको छ। भएका ऐन र नियमावलीहरू धारा एक अर्कामा बाँझिएका छन्। त्यसको सही कार्यान्वयन छैन। ऐन नियम नियमावली भन्दा पनि राजनैतिक निर्देशनले बढी काम गरिरहेको छ। यहाँ वनको जरामा धमिरा लागे जस्तै वन ऐन र नियमावलीको जरामै राजनैतिक धमिरा लागेको बुझाइ सरकारवालाहरूको छ। राजनीतिक सङ्क्रमणकालीन अवस्थामा सबै क्षेत्रलाई राजनीतिसँग जोडेर हेर्ने गरिएको छ। राजनीतिसँग स्थायित्व नहुँदासम्म विधिको शासन व्यवस्थित नहुने र तबसम्म तस्करहरूको मनमानी वनमा कायमै रहिरहेको तर्क विज्ञहरूको छ। यद्यपि भएको वनको उचित व्यवस्थापनसँगै सदुपयोग गर्न सके नेपालको अर्थतन्त्र सोचेभन्दा बढी फड्को मार्ने दावी विज्ञहरूले गरेका छन्। सरकार माताहातमा रहेको वनभन्दा समुदायको स्वामित्वमा रहेको वन बढी संरक्षित र सदुपयोग भएको ठहर पनि विज्ञहरूको छ। ग्रिन फाउन्डेसन अध्यक्ष घनश्याम पाण्डेले सामुदायिक वनले गरेको कामको मूल्याङ्कनका आधारमा सरकारले वनलाई स्थानीय समुदायको जिम्मा लगाउन सक्नुपर्ने तर्क गर्नुहुन्छ। स्थानीयहरू सामुदायिक वनको संरक्षण गर्छन् तर नजिकको सरकार माताहातको वनमा गएर फडानी गर्छन् भन्ने अनुभव सुनाउँदै पाण्डे सरकारी तवरबाट अझै वन क्षेत्रलाई अपनत बोध गराउन नसकेको आरोप लगाउनुहुन्छ। वन विज्ञ डाक्टर भरत पोखरेल वन व्यवस्थापन सरसर्ती हेर्दा प्राविधिक पक्ष जस्तो देखिने गरे पनि त्यो राजनीतिक विषय भएको तर्क गर्नुहुन्छ। राजनीतिले वनलाई बिगारेकाले व्यवस्थापन र सदुपयोगको लागि पनि राजनीतिक प्रतिबद्धताको खाँचो रहेको उहाँको बुझाइ छ। उहाँको भनाइअनुसार वन विनाशकै कारण हावा र पानी बौलाएको छ। त्यसकै एउटा परिणाम जलवायु परिवर्तन हुने गरेको छ। वनको विषयमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारीले वनलाई सरकारले व्यवस्था गरे जस्तै नेपाली प्रेसले समेत उपेक्षा गरेको आरोप लगाउनुहुन्छ। मिडिया मालिकहरूले वन सम्बन्धी बिटलाई व्यवस्था गर्न गरेको र पत्रकारहरूले आफ्नो दायित्वबाट विचलित हुन नहुने उहाँको सुझाव छ। यद्यपि वन व्यवस्थापन तथा संरक्षणका लागि वन ऐन 2049 र नियमावली 2051 लागू भएको छ। त्यसकै माताहतमा गुरु योजना नियमावली र अन्य दस्तावेज कार्यान्वयनमा छन् तर त्यसको सही परिणाम देखिएको छैन। यी ऐन र नियमावलीले वन मुलुकको आर्थिक सामाजिक र वातावरणीय विकासको परिकल्पना गरेका छन्। वनलाई सरकारी वन, कबुलियती वन, संरक्षित वन, सामुदायिक वन तथा धार्मिक वनको नामकरण गरी संरक्षण र व्यवस्थापनको प्रयोग भएको छ। तथापि यसको सही कार्यान्वयन र सुशासनको अभावले वन संरक्षणभन्दा विनाशतिरै उन्मुख छ। गरिब र सम्पन्न सबैका लागि वन क्षेत्र गिद्धका लागि सिनोजै भएको छ। यहाँ थाना छाना र नानाको आधारमा वन क्षेत्रको दिगो संरक्षणमा कसैले दायित्वबोध नगर्नु अझै दुःखदायी पक्ष हो। राजनीतिक अस्थिरता, तस्करसँग समूहका र वनका पदाधिकारीहरू, पार्टीका ठुला नेताको मिलेमतोमा धेरै स्थानमा सामुदायिक वन फडानी भएको समाचार आइरहेका छन्। यहाँ व्यापक वन विनाश भएको छ। यसका दोषी पत्ता लगाई कारवाही गर्न सके वन क्षेत्रको संरक्षण, सुरक्षा र विस्तार हुने थियो। हरियो वन नेपालको धन भनेर प्रसिद्धि कमाएको वन क्षेत्र नासिँदै गएर आफ्नो अस्तित्व नै धान्न नसक्ने अवस्थामा पुगेको छ। पर्यावरणीय दृष्टिकोणले आवश्यक मानिएको 40% वन क्षेत्र 25% हाराहारीबाट पनि खस्कँदैछ। वन विनाशको कारण पृथ्वीको तापक्रम बढ्दै गएको छ, पानीका मुहान सुक्दै गएका छन्, हिमाल पग्लँदै गएको छ, बाढी पहिरो र भूक्षयका कारण मलिला जमिनहरू मरुभूमिमा परिणत हुँदैछन्। अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टिका कारण कृषिमा प्रतिकूल प्रभाव पर्दैछ, विभिन्न प्रकारका रोगहरूको सङ्क्रमणमा बढ्दैछन्। यसरी निरन्तरता पाएको खण्डमा वन, यसरी संरक्षण नभएको खण्डमा नेपालको हरियो वन नेपालको धन भन्ने उक्ति नेपालबाट नै हराउनेछ। यो नेपाली जनताले र यहाँका राजनीतिक कार्यकर्ताहरूले सोच्नुपर्ने आवश्यक रहेको छ। देश विकासका नाममा दिन प्रतिदिन वन विनाश हुँदै गएपछि हरियो वन नेपालको धन भन्ने उक्ति नारामै सीमित हुने चिन्ता सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य मोहम्मद कारखाले व्यक्त गरेका छन्। सरकारले विभिन्न विकास निर्माणका नाममा वन कटानी गर्न थालेपछि संरक्षण प्रेमीहरूबाट यस्तो चिन्ता व्यक्त गर्न थालिएको हो। नेपालमा सडक निर्माण, मुक्त कमैया, सुकुम्बासी लगायत विभिन्न वाहनामा वन फडानी गर्ने गरेको आरोप उहाँको छ। देशमा राजनीतिक सङ्कट बिग्रिए सपार्न सकिने तर वन विनाश भए नसप्रिने बताउँदै सुकुम्बासी मुक्त कमैयाका नाउँमा भइरहेको वन विनाश तत्काल रोकिनुपर्ने उहाँले बताउनु भएको छ। सरकारले विकास सँगसँगै वन संरक्षणलाई पनि उत्तिकै जोड दिनुपर्ने उहाँको सुझाव छ। हरियो वन नेपालको धन भन्ने उक्ति नारामै सीमित हुने अवस्था आइसकेकोले अब बन्ने संविधानमा वनको एनलाइकको कुरालाई प्राथमिकता दिन जरुरी छ। तर राजनैतिक दलहरूले संरक्षणमा राज्यबाट यस्तै अवस्था रहिरहेको केही वर्षमै नेपाल मरुभूमिमा परिणत हुने सदस्य खाँको चिन्ता छ। नेपाली राजनीतिक दलका नेताहरूले यसतर्फ सोच्न आवश्यक छ। तर यहाँ सरकारले वनको एन छ भनेर बाहिर भन्दैछ छन्, तर पनि किन वन फडानी हुँदैछ, किन वन फडानी गर्नेलाई कारवाही गरिँदैन यहाँ, तर किन यस्तो सरकारले त्यस्ता तस्करलाई कारवाहीको दायरामा ल्याउनु पर्ने हो कि होइन, किन यहाँ यस्तो भइरहेको छ। राज्यमा पाइने कुनै पनि वस्तुको संरक्षण गर्ने नैतिक जिम्मेवारी सरकारको हो कि होइन, तर नेपालमा भने विडम्बना देख्न पाइन्छ। विशेष गरी वन सम्पदाको संरक्षणमा राज्य उत्तरदायी बन्न खोजे पनि प्रभावकारी र दूरगामी नीति नियमहरूको अभावमा सधैँ आरोपित बन्ने गरिरहेको छ। नेपालमा जनताले संरक्षण गर्न थालेपछि वन क्षेत्रको वृद्धि र सम्वर्धन हुन थालेको छ। राज्यले भने जनताको सुझाव बिना ठाडो निर्देशनमै वन विनाश गर्ने गरेको पाइन्छ। ग्रामीण नेपाली जनताले दाउरा र घाँसको प्रलोभनमा संरक्षण गरिएका वनहरू उनीहरूबाटै विनाश हुन थालेपछि राज्यले विश्वसम्म गरेका जैविक विविधता संरक्षणका प्रतिबद्धताहरू झुटा हुने निश्चित छ। तसर्थ संरक्षण कर्मीको मनोबल उच्च राख्न सरकार कटिबद्ध हुनुपर्ने आवश्यक छ। प्राकृतिक सम्पदाका दृष्टिले विश्वमै अब्बल नेपालमा उपलब्ध स्रोतको समुचित प्रयोग हुन नपाउँदा जनताले लाभ लिन सकिरहेका छैनन्। ठुलो परिणाममा राष्ट्रले नै लाभ लिन सक्ने क्षेत्र वन जङ्गल यसबाहेक थुप्रै प्राकृतिक सम्पदा छन् नेपालमा जसको उपयोगबाट तल्लो तहका जनताले पनि लाभ लिन सक्छन्, तर यहाँ त्यस्तो हुन सकिरहेको छैन। यहाँ नेपालको वन क्षेत्रमा संरक्षण र सदुपयोगमा समुदायको ठुलो भूमिका छ। सामुदायिक वनको अवधारणाले नेपालमा वन जोगाउन र व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सत्य कुरा हो, तर कहिलेकाहीँ राज्य र समुदायबीच विवाद देखिने गरेको छ। त्यस माझमै समुदायभन्दा पनि सामुदायिक वन महासङ्घ र राज्यबीच बेला बेलामा विवाद सिर्जना हुने गर्दछ। कुनै बेला सामुदायिक वन महासङ्घले राज्यबाट वन क्षेत्रमा हस्तक्षेप हुने गरेको आरोप लगाउने गरेको छ भने राज्यले सामुदायिक वनकै पदाधिकारीले वन क्षेत्रमा माली मुहाली गरेको दावी गरेको छ। नीतिगत रूपमा वन संरक्षण र व्यवस्थापनको जिम्मा समुदायलाई दिइसकेपछि राज्यले नाना थरी कानुन बनाएर समुदायमाथि हस्तक्षेप गर्नु के यो उचित कुरा हो? त्यस्तै समुदाय वा सामुदायिक वनहरूले पनि अधिकारको दुरुपयोग गर्नु हुँदैन। उनीहरूले पाएको वन संरक्षण र व्यवस्थापनको अधिकार दुरुपयोग गर्ने होइन भने हरेक सामुदायिक वन समूह र तिनका सदस्यहरूले बुझ्नुपर्छ। यसो गर्न सके सायद राज्य र वन समूहहरूबीच अधिकारको क्षेत्रलाई लिएर विवाद नपर्न सक्छ। वन क्षेत्रको उपयोग गर्ने आम नागरिकको नैसर्गिक अधिकार हो र संरक्षण गर्ने दायित्व पनि, तर यो पनि राजनीतिक आन्दोलनभन्दा निरपेक्ष नहुँदो रहेछ। समुदायले वन संरक्षण गर्न पाउनुपर्छ र त्यसबाट प्राप्त हुने प्रतिफल पनि समुदायले नै लिन पाउनु राजनीतिक अधिकार पनि हो। यो समुदायलाई सशक्त बनाउँदै लैजाने सशक्तिकरण र रूपान्तरणमुखी आन्दोलन पनि हो। 2046 सालको जनआन्दोलनपछि नै वन संरक्षणको क्षेत्रमा पनि समुदायको अधिकार स्थापित गर्दै लगिएको देखिन्छ। त्यस्तो त जनआन्दोलनपछि बनेका वन विकास गुरुयोजना वन ऐन 2049 र वन नियमावली 2051 आदिले नेपालको सामुदायिक वन विकासका लागि कानुनी आधार प्रदान गरेको देखिन्छ। पञ्चायतकालमा वनलाई नेपालको धन त भनियो, तर यो समुदायको जीवन बन्न सकेन। 46 सालको परिवर्तनपछि नै समुदायले वन संरक्षणको अधिकार पाए। अब हामीले नेपालको वन हरियो धनलाई पुनः जीवन्त बनाउन आवश्यक छ। हामीले एउटा रुख काटेमा 5 रुख रोक्न आवश्यक छ। यहाँ त्यस्तो गरिँदैन। यहाँ गर्मीमा हिउँदको समयमा वन जङ्गलमा डढेलो लगाउने गरिन्छ। के वन जङ्गलमा डढेलो लगाउँदा त्यहाँका नयाँ बिरुवाहरू उम्रेर ठुला हुन सक्छन्? र तपाईँले पनि देखेकै कुरा हो, केही समय अगाडि टिकौली जङ्गलमा डढेलो लगाएर त्यहाँका साना साना बिरुवालाई मार्ने काम गरियो। के निजामती कर्मचारीहरू खटाएर त्यहाँको झाडीलाई सफा गर्न सकिँदैन? के डढेलो लगाउनु नै यहाँको वनलाई संरक्षण गर्ने एउटा उपाय हो र? यहाँका व्यक्तिहरूले सोच्नुपर्ने आवश्यक छ। यहाँका प्रशासनिक निकायका व्यक्तिहरूले यसतर्फ ध्यान दिउन्। हाम्रो भन्नु यति नै हो। श्रोता, तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रममा हाम्रो देश हाम्रो गौरव सुन्दै हुनुहुन्थ्यो। आजको श्रृङ्खलामा रहेर नेपालको वन हरियो धन नारामा सीमित हुँदै भन्ने प्रसङ्गलाई उठान गऱ्यौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुन्ने र साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। मेरो आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दाबारीबाट दाजु रिजनको साथ मिल्यो। दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै अर्को हप्ता यसै समयमा अर्को कुनै विषयवस्तुको साथमा उपस्थित हुने भाषा गर्दै कार्यक्रम प्रस्तुता म सुशील पनि ओझेल पर्न चाहन्छु। हौस् त नमस्कार। नेपालको जय होस्। जय नेपाल, जय मातृभूमि।